बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सुन्दैछु अदालतमा विचार हुँदैछ सुन्दैछु अदालतमा विचार हुँदैछ रेट्ने या झुन्ड्याउने दोधार हुँदैछ नाथे स्वार्थी दुनियाँ हार्ने पक्का भएपछि नाथे स्वार्थी दुनियाँ हार्ने पक्का भएपछि समाज पनि उतैतिर लाचार हुँदैछ रेट्ने या झुन्ड्याउने दोधार हुँदैछ संसारको निष्कर्ष अकालमा मृत्युको मुख संसारको निष्कर्ष अकालमा मृत्युको मुख स्वाभिमान बोल्यो उद्धार हुँदैछ रेट्ने या झुन्ड्याउने दोधार हुँदैछ जिउने रहर छैन रे उदेक लाग्दो जिन्दगी जिउने रहर छैन रे उदेक लाग्दो जिन्दगी प्रियाको सिन्दूर मात्र दिवार हुँदैछ रेट्ने या झुन्डाउने दोधार हुँदैछ यहाँ लुकाइए पनि त्यहाँ देखिएछ क्यारे यहाँ लुकाइए पनि त्यहाँ देखिएछ क्यारे धुमधामसम्म स्वर्गमा सत्कार हुँदैछ सुन्दैछु अदालतमा विचार हुँदैछ रेट्ने या झुन्ड्याउने दोधार हुँदैछ बुटवलका राजन शर्मा शमशानको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी तपाईँका पत्र तथा गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछौ। कार्यक्रमको सुरुवातमा जगजित र चित्राको आवाजमा यो गजल उसकी बातें बहार की बातें उसकी बातें बहार की बातें उसकी बातें बहार की बातें वादिये लाल जार की बातें उसकी बातें बहार की बातें शेख जी मैं कदा है काबा नहीं शेख जी मैं कदा है काबा नहीं या तो होंगी खुमार की बातें या तो होंगी खुमार की बातें ये कफस और तेरा ख्याल हसी ये कफस और तेरा ख्याल हसी उस पे हर सो बहार की बातें उस पे हर सो बहार की बातें बातें नजारे की बातें उसकी बातें बहार की सक्छु एक्लै हिँड्न हात तिम्रो समाउनु छैन मलाई सक्छु एक्लै हिँड्न हात तिम्रो समाउनु छैन मलाई दुई दिनको खुसी त्यसमा अब रमाउनु छैन मलाई आफ्नै संसार प्यारो यहाँ जिन्दगीको गोरेटोमा आफ्नै संसार प्यारो यहाँ जिन्दगीको गोरेटोमा टाढै बस्छु प्रेमबाट घरजम जमाउनु छैन मलाई दुई दिनको खुसी त्यसमा अब रमाउनु छैन मलाई बाँचुन्जेल खान अनि लाउन पुगे हुन्छ साथी बाँचुन्जेल खान अनि लाउन पुगे हुन्छ साथी इच्छा मारी जोगाएर धेरै कमाउनु छैन मलाई दुई दिनको खुसी त्यसमा अब रमाउनु छैन मलाई जे जे हुन्छ हुन देऊ यहाँ समयलाई कसले छल्छ जे जे हुन्छ हुन देऊ यहाँ समयलाई कसले छल्छ राम्रो व्यक्ति बनी इतिहास बनाउनु छैन मलाई सक्छु एक्लै हिँड्न हात तिम्रो समाउनु छैन मलाई दुई दिनको खुसी त्यसमा अब रमाउनु छैन मलाई दोलखाकी रञ्जना नेउपानेको गजल थियो यो यसलाई वाचन गरेँ मैले आजको बुलबुलमा म एउटा गजल नभइकन पनि एउटा भावनालाई वाचन गर्दैछु यो गजल होइन तर उहाँले पत्रको भूमिका नै यसरी लेख्नुभएको छ कि यो नपढिरहनै सकिनँ मैले लेख्नुभएको छ यो कविता हो कि के मिलेको छैन होला तर पनि यो दुःखीदायको तर्फबाट मेरो भाइको लागि कतै लेखिदिनु भयो भने म वा वाचन गरिदिनु भयो भने तपाईँको गुण कहिले भुल्ने थिएन भन्दै लेख्नु भएको छ र उहाँ लेख्नुहुन्छ म र मेरो भाइ सधैँ तपाईँको कार्यक्रम सुन्थ्यौँ टाढा भए पनि यो दुईवटा कविता प्रस्तुत गरिदिनु होला म तपाईँको लागि आभारी हुने थिएँ भन्दै लेख्नुभएको छ र सबिन जीको हो यो लेखनी उहाँको भाइको चाहिँ अस्ति मात्र यो पत्र पठाउनु केही दिन अगाडि मात्र निधन भयो भन्ने उहाँले खबर दिनुभएको थियो र उहाँ विदेशमा हुनुहुन्छ उहाँको बसेको देश यसमा उल्लेख गरिएर आएको रहेनछ पत्र उहाँले इमेलमा लेख्नुभएको थियो मैले त्यो छुटाएँ र उहाँको भाइको निधन भइसकेको खबरसँगै आज मात्रै लास पाएको खबर पाएको छु र म साह्रै दुःखी छु र मेरो भाइको आत्माको शान्तिको लागि पनि यो वाचन गरिदिनु होला भन्ने अनुरोधका साथ उहाँले पठाउनु भएको छ यसलाई मैले वाचन गर्दैछु सबिनजीको लेखाइ यस्तो छ म उदाउन खोज्छु भाग्य अस्थायी दिन्छ म हार्न खोज्छु भाग्य रुवाई दिन्छ म उठ्न खोज्छु भाग्य भाषी दिन्छ म नजिकिन खोज्छु भाग्य हत्याएर टाढा बजारिदिन्छ म आफ्नासँग रमाउन खोज्छु भाग्य मेरा आफ्नैलाई सिद्धाइदिन्छ भाग्य आज म हारेको छु तेरो जित भएको छ सबिनजीले अर्को भावना पनि लेख्नुभएको छ आँसु पनि कम हुन्थ्यो कि आफन्त साथ हुँदा सानो कुराले नि चोट लाग्छ कोही साथ नहुँदा न सुख पर्दा हाँस्ने कोही छन् न दुःख पर्दा रुने छैन कोही परदेशमा दुःख पीर बुझ्ने भन्दै सबिनजीले आफ्नो पत्र लेख्नुभएको छ उहाँको लागि एउटा गजल समर्पण गर्दैछु म हरिहरणको आवाजमा कुछ दूर हमारे साथ चलो कुछ दूर हमारे साथ चलो कुछ दूर हमारे साथ चलो हम दिल की कहानी कह देंगे समझे न जिसे तुम आँखों से वो बात जबानी कह देंगे कुछ दूर हमारे साथ चलो शाख जब होठों पर एक शौक तबस्सुम बिखरेगा धीरे से तुम्हारे कानों में, धीरे से तुम्हारे कानों में एक बात पुरानी कह देंगे, समझे न जिसे तुम आँखों से वो बात जबानी कह देंगे, कुछ दूर हमारे साथ चलो। इज़हार वफा तुम क्या समझो, इकरार वफा तुम क्या जानो, इज़हार वफा तुम क्या समझो, इकरार वफा तुम क्या जानो, इज़हार वफा तुम क्या समझो, इकरार वफा तुम क्या जानो, हम जिक्र करेंगे लहरों का, हम जिक्र करेंगे लहरों का और अपनी कहानी कह देंगे, समझे न जिसे तुम आँखों से वो बात जबानी कह देंगे, कुछ दूर हमारे साथ चलो। जालिम है तूफान उठाता रहता है, कुछ लोग मगर इस हलचल को, कुछ लोग मगर इस हलचल को बदमस्त जवानी कह देंगे, समझे न जिसे तुम आँखों से वो बात जबानी कह देंगे, कुछ दूर हमारे साथ चलो, कुछ दूर हमारे साथ चलो। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल आफ्नो औकात भुल्छ मान्छे, आफ्नो औकात भुल्छ मान्छे, बहकाउमा डुल्छ मान्छे, एक दुई पटक पछारिन्छ, एक दुई पटक पछारिन्छ अनि बल्ल खुल्छ मान्छे, आफ्नो औकात भुल्छ मान्छे, बहकाउमा डुल्छ मान्छे। अर्घाखाँची स्थायी निवास भई हाल पुलचोक क्याम्पस ललितपुरमा अध्ययनरत रामप्रसाद पौडेलको मुक्त थियो यो, यसलाई वाचन गरेर सुनाए मैले। अब मेरो हातमा एउटा पत्र र गजल छ, गुल्मी बडागाउँ छ धरमपानी स्थायी निवास भई हाल रत्नराज्य लक्ष्मी क्याम्पस स्नातक तह तेस्रो वर्ष अध्ययनरत काठमाडौँ मैतीदेवीमा बस्नुहुने सूरज आचार्य आलङ्कारिकको पत्रले यसो भन्छ। उहाँले अस्ति शनिबारको बुलबुल सुन्नुभएको रहेछ र शनिबार हामीले पुनः प्रसारण गरेका थियौँ। गएको एक साता नै हाम्रा बुलबुल र श्रुति सम्वेक सबै कार्यक्रमहरू पुनः प्रसारण भएका थिए। पुनः प्रसारण भएको बुलबुलमा मनका आँखाले देखेका गजलहरूको प्रस्तुति थियो। सो गजल पहिलो पटक बज्दा सायद सुन्नुभएको थिएन उहाँले र अस्तिको पटक सुन्नुभएको थियो। लेख्नुहुन्छ, आज यति खुसी लाग्यो, बुलबुलले मनभित्रको मनको आँखाले लेखेको गजल बुलबुलनका लागि पस्किएकोमा फेरि त्यति नै दुःख लाग्यो यसमा कि बुलबुलको समय कति थोरै, कि मनभित्रको मनले लेखेका गजल सुन्ने अवसर त पूरा भयो तर अपुरा नै रहन गयो। शनिवारीय एपिसोडका लागि बुलबुलको पहिलो पाहुना सावित्री पौडेल अब्जसीको गजल भन्दै उहाँले उद्धृत पनि गर्नुभएको छ सो गजलको एउटा अंश। तिमीलाई नै जीवनसङ्गी चुन्छु भन्नु व्यर्थ भयो, नरौ तिमी तिम्रो सट्टा रुन्छु भन्नु व्यर्थ भयो। यो सुनेपछि सायद भित्र नै छोएछ क्यार, नलेखी बस्नै सकिनँ। प्रत्युत्तर त नभनौँ तर यो दाबीका साथ भन्छु कि यो गजल सिर्जनामा अब्जसीजीको उक्त गजल आधार भूमि छ। मनभित्रको मनले अझ गहिराईमा पुग्ने प्रयास हुन्छ अरे, तर मेरो त बाहिरी आँखाले लेखेको गजल सायद उत्रेकै छ होला, त्यही पनि बुलबुलमा सम्प्रेषण गर्न चाहे भन्दै सो गजललाई अब जसीजीको गजललाई आधारभूमि बनाएर उहाँले लेख्नुभएको गजल यस्तो छ। दैवले नै अन्तै साथ जुरायो त म के गरौँ, दैवले नै अन्तै साथ जुरायो त म के गरौँ, यो समाजले लगनगाँठो फुरायो त म के गरौँ, तिमीले उन्ने फूलको माला समाजले मेरो लागि, तिमीले उन्ने फूलको माला समाजले मेरो लागि, विकल्प दि गर्दन तलवार सुरायो त म के गरौँ, दैवले नै अन्तै साथ जुरायो त म के गरौँ, भन्थ्यौ मचिँदैमा मिलाप हुन्न त्यसै मन रुन्न, भन्थ्यौ मचिँदैमा मिलाप हुन्न त्यसै मन रुन्न, मचिएछ अलि धेरै हुर्रायो त म के गरौँ, दैवले नै अन्तै साथ जुरायो त म के गरौँ, यथार्थमा ढाल्न हाम्रा सपनाका महलहरू, यथार्थमा ढाल्न हाम्रा सपनाका महलहरू, उठ्नै नपाई हुरी आई उडायो त म के गरौँ, दैवले नै अन्तै साथ जुरायो त म के गरौँ, यो समाजले लगनगाँठो फुरायो त म के गरौँ। गुल्मी धरमपानी बडागाउँ छका सूरज आचार्य अलङ्कारीको यो गजल वाचनपछि अब साङ्गीतिक गजल मेहन्दी हसनको आवाजमा छ, ओ लागिरे लगन। ओ लागिरे लागिरे लागिरे लागिरे ओ लागिरे लागिरे लागिरे ओ लागिरे लागिरे लागिरे दीप जले सूर्य के सागर में, दीप जले सूर्य के सागर में, जब मैं गीत सुनाऊं लागिरे लागिर लगाऊंगे ओ लागिरे दीप जले सूर के सागर में, जब मैं गीत सुनाऊं लागिरे लागिरे सरगम से बरखा बरसे, सरगम से बरखा बरसे, जलती आग बुझाऊं बुझाऊं रे लागे लगाऊं दे, ओ लागे रे लागे लगाऊं दे, दीप जले सागर में जब मैं गीत सुनाऊ लागी रे लागी नील गगन पे परियां नाचे नील गगन पे परियां नाचे नील गगन की परियां नाचे जब मैं ताल लगाऊं रे लगाऊं रे लगाऊंगे दिल दीप जले सुर के सागर में जब मैं गीत सुनाऊ लागी रे लागी लगाऊंगे दिल ओ लागी रे लागी लगाऊंगे दिल ददरी का मिनी सारे गर पगर सा दूर हो सारे दुख अंधियारे दूर हो सारे दुख अंधियारे दूर हो सारे दुख अंधियारे प्यार की जोत जगाऊरे जगाऊरे लागे जगाऊंगे लागी लगाऊंगे दीप जले सूर्य के सागर में जब मैं गीत सुनाऊं लागी रे लागी लगाऊंगे ओ लागी रे चोखो माया आफै हुन्छ लगाउने कुरा गर्छौ चोखो माया आफै हुन्छ लगाउने कुरा गर्छौ कहिले घृणा कहिले मन पराउने कुरा गर्छौ चुरा पोते सिन्दुरमै अडे जस्तो यो पिरती चुरा पोते सिन्दुरमै अडे जस्तो यो पिरती भेटु भने खाली सिउँदो रङ्गाउने कुरा गर्छौ कहिले घृणा कहिले मन पराउने कुरा गर्छौ तिमी बिना बाँच्न सक्छु न त एक्लै हाँस्न सक्छु तिमी बिना बाँच्न सक्छु न त एक्लै हाँस्न सक्छु नाना भाती मेरै माया नपाउने कुरा गर्छौ चोखो माया आफै हुन्छ लगाउने कुरा गर्छौ कहिले घृणा कहिले मन पराउने कुरा गर्छौ अर्जुन चौपारी चार स्याङ्जा स्थायी निवास भए हाल मरूभूमिको छातीबाट भनेर लेखेर पठाउनु भएको छ स्याङ्जाली रमेशको यो गजल वाचन गरी मैले अर्को एउटा शृङ्गारिक गजल छ अलि बढी नै शृङ्गारिक छ सायद उहाँले रात्रि बसको यात्रा धेरै गर्नुहुन्छ र अनुभव कसैको सुन्नु भएको छ वा देख्नु भएको छ लिनु भएको छ दमक झापाका रमेश अधिकारीको शृङ्गारिक गजल यस्तो छ रात्रि बसको यात्रा थियो बसको तीव्र चाल थियो रात्रि बसको यात्रा थियो बसको तीव्र चाल थियो छेउमै परिन् एक परी आँखाभरि छाल थियो चिनाजानी गर्नु थियो धेरै कुरा सोध्नु थियो चिनाजानी गर्नु थियो धेरै कुरा सोध्नु थियो अलि उनको नजिक सरे मेरो नयाँ जाल थियो रात्रि बसको यात्रा थियो बसको तीव्र चाल थियो निदाए झैँ गरी शिर उनैतिर सारिदिए निदाए झैँ गरी शिर उनैतिर सारिदिए गालाभरि सलबलाउने उनको लामो बाल थियो छेउमै परिन् एक परी आँखाभरि छाल थियो बत्तीहरू निप्दै थिए दूरी हाम्रो घट्दै थियो बत्तीहरू निप्दै थिए दूरी हाम्रो घट्दै थियो आफ्नो भने आगो छेउको नौनी झैँ हाल थियो चिना जानी गर्नु थियो, धेरै कुरा सोध्नु थियो। आँखा तर्ने तर्दै थिए, शंका गर्ने गर्दै थिए। आँखा तर्ने तर्दै थिए, शंका गर्ने गर्दै थिए। जे जे भनन् दुनियाँले, मलाई मालामाल थियो। रात्रि बसको यात्रा थियो, बसको तीव्र चाल थियो। छेउमै परिन् एक परी, आँखाभरि छाल थियो। रमेश अधिकारीको यो गजल वाचनपछि अब सुन्ने साङ्गीतिक गजल मनोहर उदासको आवाजमा चलो छोडो मोहब्बत हमने की है। अचानक जब तुम्हें महफिल में देखा, जुबां पे बात यूं ही आ गई है, शिकायत हम नहीं करते, हमारी सादगी है। शिकायत हम नहीं करते, हमारी सादगी है। चलो छोड़ो मोहब्बत हम है, चलो छोड़ो मोहब्बत हमने की है, शिकायत हम नहीं करते, हमारी सादगी है। चलो छोड़ो मोहब्बत हमने की है, चलो छोड़ो मोहब्बत हमने की है। तुम्हारा आईना तुमसे कहेगा, तुम्हारा आईना तुमसे कहेगा, तुम्हारा आईना तुमसे कहेगा, तुम्हारी जिंदगी में क्या कमी है, तुम्हारी जिंदगी में क्या कमी है। चलो छोड़ो मोहब्बत हमने की है, तुम ही तुम हो मेरे दिल में अभी तक, तुम ही तुम हो मेरे दिल में अभी तक, तुम ही तुम हो मेरे दिल में अभी तक, यही दिल की मेरे दरिया दरिया दिली है। चलो छोड़ो मोहब्बत हमने की है। किताबे इश्क में हमने पढ़ा है, किताबे इश्क में हमने पढ़ा है, किताबे इश्क में हमने पढ़ा है, दबा देना कहाँ आती है दगा देना कहाँ की आशती है चलो छोड़ो मोहब्बत हमने की है यकीन मानो हमेशा इस जुबाने यकीन मानो हमेशा इस जुबाने यकीन मानो हमेशा इस जुबाने तुम्हारी बस तुम्हारी बात की बात की है चलो छोड़ो मोहब्बत हमने की है शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हमने की है चलो छोड़ो यो धरती र यो आकाश उजाडिन्छ उरुँदा यो धरती र यो आकाश उजाडिन्छ उरुँदा अनि ओठ ओठको मिठास अत्याचिन्त उरुँदा वैज्ञानिक पागल हो जसले एटम्बम बनायो वैज्ञानिक पागल हो जसले एटम्बम बनायो किन सोचेन इतिहास थरथरिन्छ उरुँदा अनि ओठ ओठको मिठास अत्यासिन्छ उरुँदा मलाई मायाले अन्धो बनाकै हो प्रिया मलाई मायाले अन्धो बनाकै हो प्रिया बौला चाहिँ हात बेदव्यास च्यातिदिन्छ उरुँदा अनि ओठ ओठको मिठास अत्यासिन्छ उरुँदा आमालाई वृद्धासम्म राख्नेहरू याद राख आमालाई वृद्धासम्म राख्नेहरू याद राख नर्क जान्छ तिम्रो सास मायाहीन छ उरुँदा अनि ओठ ओठको मिठास अत्यासिन्छ उरुँदा यो धरती र यो आकाश उजाडिन्छ उरुँदा सोरुङ छविसे उदयपुर स्थायी निवास भई हाल मनमैजू काठमाडौँमा रहँदै आउनुभएको स्नातक तहमा मानविकी संकायमा अध्ययनरत लेख्नुभएको छ सुमन भट्टराईको गजल थियो यो उहाँले सँगै पत्र पनि लेख्नुभएको छ गजल लेख्दिन कविता लेख्दिन हाइकु लेख्दिन लघुकथा लेख्दिन मुक्तक लेख्दिन सिन्का ताङ्का लट्ठी तियाली कथा निबन्ध लेख्दिन भन्छु बेला बेला त पढाइमा नै ह्याम्पर गरेकोले तर मानवीय प्रकृति त्यसै कहाँ रोकिन्छ र सबै विधामा सामान्य ज्ञान छ अलि बढी नै साहित्यिक कृतिहरू पढ्ने बानी भएर होला तर ठ्याक्कै नियम त पढेको छैन त्यसैले नियम नपुग्ने हो कि भनेर केही नलेख्यौँ चाहिँ लाग्छ बेला बेला मस्तिष्कको आग्रहमा तर मन कहाँ मान्छ र मस्तिष्क भन्छ नियम हुन्छ साहित्यको साथी नियम सिक अनि लेख तर मन ठ्याक्कै उल्टो विचार राख्दै यसो भन्छ यति धेरै साक्षात्कार गरिएका दुःख सुखहरू छन् लेख्नका लागि जसलाई नियममा बाँधेर छाँटकाँट नगर खल्लो नबना र परिणाममा तह मनले नै जित्छ अन्त्यमा सधैँ मस्तिष्क हार्छ र हार्न नमान्दा नमान्दै पनि आज पनि त्यस्तै भयो मनले जित्यो यानि कि बुलबुलमा गजल पठा भन्ने पक्षको जित भयो भन्दै उहाँले यो गजल पठाउनु भएको थियो मैले वाचन गरेर सुनाएँ अब एउटा साङ्गीतिक गजल सजदा एल्बमबाट जगजित र लताको स्वरमा गमका खजाना तेरा बिहे मेरा बिहे तुझको मैं तुझको यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका पत्र तथा गजलको वाचन सँगसँगै आजको लागि बुलबुल सकिँदैछ। आज बुधबारको बुलबुलपछि अब आउने शनिबारको बुलबुलमा हामी गजल प्रशिक्षणको प्रस्तुति पेश गर्नेछौँ र नेपाली साङ्गीतिक गजलहरू सुनाउनेछौँ। प्रतीक्षा गर्नुहोला। तबसम्मको लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा माग्दैछौँ। जाँदा जाँदै लेटाङ चार मोरङ स्थायी निवास भई हाल मलेसियाको राबाङ रहँदै आउनुभएका नवीनको गजल वाचन गर्दै बिदा हुन्छौँ। भन हाम्रो बास छहारी कसले लुट्यो आमा, भन हाम्रो बास छहारी कसले लुट्यो आमा, धनसम्पत्ति धान बकारी कसले लुट्यो आमा, लैनो गाई सानो बाछी कराइराछन् भोकले, लैनो गाई सानो बाछी कराइराछन् भोकले, रित्तै आयो घाँसको भारी कसले लुट्यो आमा, धनसम्पत्ति धान बकारी कसले लुट्यो आमा, पढ्न लेख्न जान्ने बाछु पाखुरीमा बल्छ, पढ्न लेख्न जान्ने बाछु पाखुरीमा बल्छ, भन हाम्रो नाम चिनारी कसले लुट्यो आमा, धनसम्पत्ति धान बकारी कसले लुट्यो आमा, बैरी सान्न सक्ने बाछु डर्नमानी भन, बैरी सान्न सक्ने बाछु डर्नमानी भन, जाल गरेर पाखो बारी कसले लुट्यो आमा, धनसम्पत्ति धान बकारी कसले लुट्यो आमा, किन तिमी मौन छौ अझै बताऊ साँचो कुरा, किन तिमी मौन छौ अझै बताऊ साँचो कुरा, तिम्रो सिन्दुर रातो सारी कसले लुट्यो आमा, भन हाम्रो बास छहारी कसले लुट्यो आमा, धनसम्पत्ति धान बकारी कसले लुट्यो आमा। बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।